हम तेरे बिन अब रह नहीं सकते, तेरे बिना क्या वजूद मेरा। हम तेरे बिन अब रह नहीं सकते, तेरे बिना क्या वजूद। आएंगे तो खुद से ही हो जाएंगे जुदा, क्योंकि तुम ही हो अब, तुम ही हो जिंदगी अब, तुम ही हो चैन भी, मेरा दर्द भी, मेरी आशिकी अब तुम ही हो। Look at me, I'm a lucky chew, love of my life, less than one boom. Looking at my fingers, all I freaking say is you, you, you. Oh my God, bro, love, they say happy only ones. Looking at you, baby, and sometimes I fall in love. You the love of my life and the love of my dreams, shining like a star as far as the eye can see. أنا وانتي وما قدر أخبي شعوري وإحساسي وانتي معاي. بعد ابغي دامك عندي وقلبك معاي. انا ما اقدر اعيش هالدنيا بلاك، انا قلبي ترى بعد يهواك. انا كلي لك، عيوني لك، انت حياتي عمري set free. Whatever you do, don't break me the paces. Looking at you, baby, it be nothing but bliss. You be the one, you my only mistress. Tere liye hi jiya main, khud ko jo yun de diya hai, teri wafa ne mujhko sambhala, sare ghamon ko dil se set free. Baby girl, you the one.